फेरी हुन्नौ कि भनेर सम्झी सम्झी कति रुन्छु। यो आत्माले चाहेको तिमी हौ, संयोजनी तिम्रै हुन्छु म। टोलाउँछु गनेर टोलाउँछु गनेर तिमी मेरी हुन्नौ कि भनेर सम्झी सम्झी कति रुन्छु। यो आत्माले चाहेको तिमी हौ, संयोजनी तिम्रै हुन्छु म। यो आत्माले चाहेको तिमी हौ, संयोजनी तिम्रै हुन्छु म। यो आत्माले चाहेको तिमी हौ, संयोजनी तिम्रै हुन्छु म। छ सानो बास तिम्रै, छ सानो बास तिम्रै, सास र हुन्जेल गर्ने छु आस तिम्रै, सम्झी सम्झी कति रुन्छु म। यो आत्माले चाहेको तिमी हौ, संयोजनी तिम्रै हुन्छु म। यो आत्माले चाहेको तिमी हौ, संयोजनी तिम्रै हुन्छु म।